You are listening to Nepali radio program on slnepal.com. Songs. This is new release here on simply the best station of our nation, Kantipur FM 96.1. Good morning, everyone. Yes, simply the best station of the nation, Radio Rashtrakul Radio Kantipur. That's what you're tuning right now. Pokhara Nepalganj Dhangadika Sathilam Sunnu Huncha on 101.8 MHz. Sangsar Bharika Shrotalam Sunnu Huncha Mahalo Dhamro website that is radiokantipur.com. Lahuju Kayakram Ho Tumarko Afne Kayakram Ra Fresh Fresh Tepali Kitaro Kayakram Yohu New Release. Aur Ek Sukrobar Aune Gada Suyo Kayakram Ra Tumarko Maaz Tumara Sathilam Ko Lagi Ra Tumara Lai Update Garo Ko Lagi Kye Bhaira Gusha Yes Sangi Chetra Aune Ra Hajar Naya Kye Sam What's new on music scene? Hajur Tehi Jano Kari Dino Ko Lagi Yohu Kayakram Ra Taya Gare Gusha Ra Kayakram New Release Ma Sada Chai Aza Pani Aapko Lagi Loads of Songs Release Ra Hamra Sip Segment Man Rahe Gusha That's a new arrival Ra Yes Segment आज हमने कुन चीज कसले कसले लिम्देका छौं त्यसको बारे जान्नको लागि यु हैव टू कीप ट्यूनिंग ऑलराइट नॉट गो एनीवेयर अलावा चाहिँ आजको हाम्रो कार्यक्रम न्यूज रिलीज स्वागत गर्छु लाइक यु जुड द सॉन्ग अफ माय चॉइस र यो गीत रहेको छ एउटा ब्यान्डको आफ्टर अ लङ ग्याप ब्यान्ड इज ब्याक एन्ड दे आर प्लानिंग टु टेक आउट देयर अनदर एल्बम देयर सेकेन्ड एल्बम लेट्स से दैट यस ब्यान्ड इज कॉल्ड मंकी टेम्पल दे आर कमिंग फर्स्ट हियर ऑन न्यू रिलीज इन द सॉन्ग स्वप्नमा फ्रॉम द अपकमिंग एल्बम शेड्स ऑफ ग्रे सो एन्जॉय Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Swapna Ma, Sw by the Lido Samayama Sopnama. That was Monkey Temple, song taken from the upcoming album, and that was a pretty cool track. I'm sure you all know. That's what you're tuning right now. And show is a new release. That's what show is all about. Continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Lakshmila, here na. Kin mail garda, 2 rupees pani chhod dina. Tei ta. Tara sari tei sadai naya. Tarkari kinna jada, school na jada, ghar basta samet naya sari. Lakshman ji ka chimekilai thai chaina. Waha kati smart hununcha. Waha le sadai wheel okay le luga dhununcha. Tesale ta jupa. Tafa, ani chamkilo banauncha. अनि राख्छ वर्षौं सम्म नयाँ जस्तै पैसाको मूल्य बुझेकी छु म ओम तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। Songs from yesteryears, songs that you want to remember. Remember the moment of joy and happiness. Songs that remind you of good old days. Hits from history with me, Prabhat. Every Saturday from 7 to 8 p.m. on Kantipur FM. Broadlink Wi-Fi. Kinaki Harek Lux Purple Lotus and Cream Sangha Dove Shampoo Sachet. Sit Taima. यो जाडोमा पाउनुहोस् मोइस्चर रिच कोमल मुलायम त्वचा हरेक लक्स क्रिस्टल शाइन को साथमा। यसमा छ ग्लिसरिन को कोमलता र क्रिस्टल्स को चमक जसले त्वचालाई बनाउँछ मुलायम र ग्लिसरिन र क्रिस्टल्स को साथ लक्स क्रिस्टल शाइन। रेडियो कर्कर्दछ Star on the red carpet. Navanayika Kiki Adhikari. Vannutsa ek din. Vannutsa ek din. Superstar. Aza bari jankari chahanuhuncha karyakram. Bioscope avashya. Non-stop. Choice. Stay tuned to Kantipur FM. Fresh songs. This new release. Here on, simply the best station of our FM 96.1. Nation of the Nation, tomorrow Sunday, who knows to come. News release here with me, your is me, Raymond. Now it's time again to move ahead with our segment, New Arrival. Ray segment, New Arrival, as I have named Tekasu. While I have no debut album, Tarani Bazaman, Dr. Godhunsa, having a name, Hakucha, Eklopon, Hako, debut album, Rekusa, a guy Konami, Bodhari, Wahunsa, Udas, Hawalma, was a sort of a character of the city. Thank you, Raymond. I am Sampurna, Radio Rastok, Candy Person, Sorano, Philippine, Navagai, Udas, Hola, Tarvada, it's easy, Manan, Moska. पहिलो एल्बम बजारमा आउँदैछ हजुर सर कस्तो अनुभव भइरहेको छ आई एम वेरी एक्साइटेड मी हुन्छ नि मेरो एकदम लङ टाइम देखि एउटा ड्रीम प्रोजेक्ट अब लन्च हुँदैछ के हुन्छ कसो हुन्छ एकदमै वेरी ह्याप्पी हजुर अनि तपाईको यो एल्बम राख्नु भएको छ तपाईले एल्बमको नाम एक्लोपन हजुर यो एल्बमको नाम एक्लोपन चाहिँ कसरी राख्नु भयो त्यही नै नर्मली अब नाम सोध्दै जाँदाखेरि कस्तो राख्ने भन्दाखेरि एउटा सफरिङ जस्तो टाइप हुन्थ्यो अनि कता कता मेरो यो गीत नै छ एउटा पढाउने मान्छेको कम्पोज लिरिक्सबाट माया भन्ने चिज त हो नि हजुर अब फर द वान मन्थसम्म छिटै रिलिज हुन्छ त्यसो छोडिहालेको छैन अब लाइक वान मन्थ पछि रिलिज हुन्छ बजारमा किनेर सुन्न सक्नुहुन्छ कुराकानी हामी गर्ने नै छौँ होइन यदि तपाईँलाई तपाईँको यो मतलब सङ्गीतलाई चाहिँ कुनै एउटा जनरमा राख्न चाहनुहुन्छ भने चाहिँ कुनमा चाहिँ पर्नुहोस् मेरो आफ्नो जनर त पप नै हुँदै हुन्छ क्या तर यसमा अलिकति इन्क्लुडली मैले एउटा यसमा माध्यजीको आधुनिक तर एज अ होल एल्बम मैले कम्प्लिटली भन्नुपर्दा चाहिँ पप मेरो जनर चाहिँ पप नै भन्न रुचाउँछु अनि तपाईँले यस एल्बममा मतलब केही शब्द सङ्गीतहरू चाहिँ कसो राख्नुभएको छ एउटा आधुनिकमा चाहिँ मेरो मामा श्रीमन लामाको शब्द र त्यसमा ईश्वर मध्येजीको सङ्गीत र बाँकी दुईवटा चाहिँ हाम्रो प्रमोद निर्माणजीको कम्पोज लिरिक्स छ बाँकी सब मेरो नै हुँदै एल्बमभित्र छवटा ट्र्याक छ मेरो हामी अब तपाईँको गीत सङ्गीतबाट अझ पनि कुराकानी गर्ने नै छौँ होइन अहिलेलाई भने चाहिँ हाम्रो श्रोता सुन्नु पर्ला यसै एल्बमबाट कुन चाहिँ गीत सुन्दा ठिक होला जे नै उहाँहरूले आसिङको छोरी भने एउटा सेलो सुन्नुभएको छ तर अरू स्टेसनबाट पनि मेरो माया भन्ने चिज रिलिज भएको छ तर आज म फ्रेस नै भन्न चाहन्छु न्यु रिलिजमा माया भन्ने चिज त हाम्रो प्रमोद निर्माणजीको लिरिक्स कम्पोजमा सो यही नै सुनौँ यही गीत भनेर कुराकानी गरिरहेको थियो तपाईँको एल्बम टाइटल ट्र्याकको हजुर हजुर सो कमिङ यो वे हजुर गायक उदास हवा लामाजी एन्ड उहाँको जो डेबी एल्बम एक्लोपन प्रदर्शन गरिरहेको छ गीतमा सदर सङ्गीत रहेको छ प्रमोद निर्माणको भने गीतको बोलेको छ माया भन्ने चिज त जस्ट कमिङ यो वे सो इन्जोय सोच तिमी एक मन रुन्छ ओ ये गरेगा म गरे सा गरेगा पा सानी पादे माया का अंतर द्वंद्वहरू पोख नै सकिन आत्मामा सोच तिमी यही तिम्रो मन रुन्छ ओ ये आशारीले छ मैले कति आँसु भन्नै नपाई माया कहिदियो सपना भेटिए मनमा कहाँ गइदियो माया भन्ने चिज त स सम्झनामा हुन्छ साथी हेर आकाशमा हजारौं जुन हुन्छ ओ ये ओ ये साधारण ACE चाया जरे देखे हटाउँछ प्रोटेक्शन नया क्लिनिक ऑल क्लियर टोटल हेयर ऑयल लगाओ अनि चाया भगाओ Well, it's all about cowboy hats, leather boots, and great country music. Girl, I bet you're thinking I'm crazy. This is one show where we go country for one whole... Jesus, for all your country music, brought to you by... Himal Remit, Jasko Matyam Bata, Bacha Ramrosan, Kohi Chitikka Pardai Gaayaka Chan, Chuhine Tiyo Gharlai, Dinle Chhaayaka Chan. आदर सम्मान पाएका छन् मिठो मसिनो खाएका छन् न्यानो राम्रो लायक मनाउन छैन सारो रोग व्याधि लागे पनि पर्दैन गाह्रो बेला बेलामा पैसा आइराखेछ उसको खबर पनि जानले पाइरहेछ हिमाल रेमिट सम्पन्न पार्दैछ जिन कुमन मुलायमको साथमा यस मैचली श्रेणीको कोमलता क्रिस्टल्सको चमक जाक लक्स क्रिस्टल्सले गर्दा म हरेक दिन कलेजको लागि हुन्छु अनि यसले गर्दा नि म त सारै हैरान भइसु मुलायम र कोमल त्वचा कसरी त्यही हो तिम्रो कपालको सर त्वचासँग रेशमी कपाल कोमल त्वचासँग पाउनुहोस् Everybody's doing it. Now it's your turn. Leave us on. Leave us on. All day. Fresh song is new release. Welcome back once again. Hazur Sinho Radio Rashtra ko rasadireko chu ahile ma yaha regular host Raymond ra ma sanga gayak Udas Hawala ko JB album eklo pani bazar ma aune tarfa ma raheko chu bhane mero ai bhat bhanaki sunai hale maya bhanne cheez ta tapai before tapai le sinema lagna purana nepali git sanghe ra nai tesko mero person haru marne ho hajur nau ma dhai radio sunthyo bistare bada rahar lagthyo ichha pani jagyo tei nai bhadai aba kei kura haru janyo tesari nai euta huncha nai gariyo hajur tapai ko कति दिन रहेको छ यस यो एल्बम के हदसम्म प्रब्लम आएको हुनाले मैले त्यसलाई छिटो नै सो त्यो गीतलाई चाहिँ सन्दर्भमा फेरि हाम्रो इसरोमा दिवा राम्रो शब्द थियो सँगसँगै हाम्रो चाहिँ उहाँ राम्रो कम्पोजर लिइहालेर एउटा हाम्रो सौरजित पासपोर्ट छ उहाँ चाहिँ वान अफ द नेपालको एकदम हुन्छ नि म्युजिक सम्राट एउटा हाम्रो समुजित अङ्कलको पुत्र हुनुहुन्छ उहाँ चाहिँ अहिले बम्बई हुनुहुन्छ र उहाँले नेपालमा कुसुमको लागि आउनुभएको थियो नेपालमा वान अफ मै मात्र होला सायद एल्बमको लागि एरेन्ज गरेको उहाँले उहाँसँग काम गर्ने मौका पाएँ बाहिरको कुरा सेयर भयो जस्तो जेम्स दाईको भन्नुभयो सिनियर दाईहरूसँग काम गर्नु पाउँदा एकदमै खुसी पनि लाग्यो र केही कुरा सिक्ने पनि मौका पाएँ भन्नुभयो एल्बम जो तपाईँको अनुश्रेय तपाईँले अहिले भन्नुभयो कि अब एक महिनाको भइरहेको छ हजुर र यो एल्बमको बाँकी प्रमोसनको कुरा हुन अब तपाईँले के मतलब कुनै प्लानिङ गर्नुभएको छ मतलब कि म यो एल्बमलाई यसरी लान्छु यसरी प्रमोट गर्छु भनेर त्यस्तो पर्टिकुलरली केही पनि छैन नर्मल त्यही भिडियोमा अपडेट हुन्छु इन्टरभ्यू गर्ने सो यही कुराहरूलाई एउटा सम्भवतः अडियन्स लिसनरले सुन्नुहुन्छ होला उहाँहरूमा पुग्नुहुन्छ होला म त्यही नै एउटा कुरा छ मतलब मान्छेहरूले भएको छ तपाईँलाई के लाग्छ मेरो विचारमा यो कुरालाई अब्जेक्सन कसरी रहेछन् टाइम टेबल चेन्ज भयो तर सुन्ने सँगसँगै हेर्ने भयो त्यही भएर के हालसम्म यसको इम्पोर्टेन्ट पार्ट यो पनि हो कि हेर्नु पनि पर्छ कस्तो होला त्यो एउटा थिम हुन्छ त्यही भएर म चाहिँ पहिलोको प्रायोरिटी चाहिँ म सुन्नेले नै भन्छु सुन्नु नै पर्छ गीत सङ्गीत भनेको हेर्ने भन्दा नि सुन्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता छ गर्ने गरिरहेको छौँ होइन रहेको छ कुरा भनौँ न तपाईँले मतलब कस्तो कुनै लाइफ सो मतलब पहिला पनि गरिसक्नु भयो अगाडि मैले आउट अफ रिसेन्ट मेरो जिल्ला मेरो काभ्रेमा अब फर्दर काठमाडौँमा पनि छ अब लोसारको अब छिटै नै विराटनगर जाँदैछु आउट अफ कन्ट्रीको लागि पनि कुराहरू भइरहेछ सो हुँदैछ अहिले अपडेटली गिग्सहरू कन्सर्टहरूमै म प्लानिङहरू गरिरहेको छु र पनि आइसकेको छ तपाईँको गरिरहेको छ रेस्पोन्स कस्तो रहेको छ मिडियामा भन्दा नि अझ लाइभ टु लाइभ अडियन्ससँग एउटा भेट हुनु पाउँदा धेरै नै एकदम राम्रो छ भन्नुहुन्छ खुसी लाग्छ जस्तो डिरेक्ट कन्ट्याक्ट हुन्छ डाइरेक्ट अनि तपाईँको यो एल्बम चाहिँ अब जस होइन सफलताको शिखर चुम्बुस हाम्रो शुभकामना रहेको छ थ्याङ्क यू सो मच र के अरे अब यो एल्बमको बाहेक कुराकानी गरौँ अहिले मतलब यो सिन्दै म एज अ स्टुडेन्ट हो पहिला पनि अलिकति साइडले मैले पार्ट अफ रेस्टुरेन्टहरूमा नै हजुर नर्मली फ्राइडे म अनप्लग भर्सन मेरो ब्यान्ड थियो मेरो अफ भन्ने ब्यान्ड जसको मिनिङ चाहिँ युको उदास पीको प्रमोदमा अनि अफ भनेर हामीले एउटा कुनै एउटा साधन काठमाडौँ कुनै रेस्टुरेन्टमा गरिरहेको थियो अहिले चाहिँ छोडेँ अब फेरि त्यही जोइन गर्दैछु मैले म्युजिकमै टोटली म डिभोर्ट छु भनेर हाम्रो श्रोताहरूले तपाईँलाई जो कुनै एउटा गजल तपाईँले सुर सुन्न सक्नुहुन्छ अब केही समय पछाडि केही त्यसरी नै दिनहरू बितिरहेको थिएँ अब छिटै नै अहिले अलिकति एल्बमले गर्दा टाइम दिनु नभएर त्यता चाहिँ अलिक ब्रेक गरेँ अब छिटै नै फेरि जोइन गर्दैछु हाम्रो यो कार्यक्रम यस कार्यक्रमको यो सेगमेन्टको समय पनि लगाइसकिसकेको छ यसमा आइसक्दा धेरै धन्यवाद थ्याङ्क यू रेमन दाई र सम्पूर्ण टेक्निसियन दाई अनि सम्पूर्ण श्रोताहरूलाई यति दिन सुनिदिनुभयो मेरो एल्बम छ एक्लोपन भने सुनिदिनु होला माया दिनु होला नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस् त्यही नै भनेर मिठो एउटा गीत गाएर सुनाइदिनुहुन्छ तर चिसो छ अलिकति यसो ट्राई गर्छु त्यही माया भन्ने चिज त भावनामा हुन्छ केलाई तिम्रो मन रुन्छ ओ ए ओ ए हुनुहुन्छ उदास हावा एक्लोपन चाँडै बजारमा आउने तर्फमा रहेको छ सो गाइज प्लिज उहाँको एल्बम चाहिँ एकचोटि किनेर चाहिँ सुनिदिनु होला त्यो रिक्वेस्ट हाम्रो किनभने हामीले भन्नु हरेक यो यस कार्यक्रममा हरेक बेला भन्ने नै गर्दछु कि नयाँ आर्टिस्ट हामीले प्रोत्साहन गर्नुपर्छ उहाँहरूले हामीलाई हराइट सो एकचोटि किनेर चाहिँ सुनिदिनु होला वेल थ्याङ्क यू सो मच उदासजी यहाँसम्म आइदिनु छ धेरै धन्यवाद जानुभन्दा अगाडि हाम्रो श्रोताहरूले के भन्न चाहनुहुन्छ भने प्लिज त्यही नै हुँदै अब मेरो एल्बम हुँदैछ सुनिदिनु होला सम्भवतः किनिदिनु होला किनभने हामी नेपाली मिडिया आर्टिस्टमा अहिले एउटा ट्रेन्ड श्रोताहरूमा के भइदियो भने एउटा मिडियाको भरमा मात्र जज गर्ने सुनेर अब यो आर्टिस्ट चल्यो यो आर्टिस्ट चलेन भने उहाँहरूमा गुनासो छ त्योभन्दा नि रियल एल्बम किनेर सुनिदिनुहोस् माया गरिस् जहिले पनि अरू बलिउड हलिउडको म्युजिकभन्दा हाम्रो म्युजिक आफ्नै ठाउँमा रिच छ उहाँहरू आफ्नो ठाउँमा रिच छ सो आफ्नो धरातल नबिर्सिनुहोस् नेपाली गीत सङ्गीत माया गर्नुहोस् अनि लास्ट तपाईँलाई फेरि पनि म थ्याङ्क्स अलर्ट रेमन दाई र टेक्निसियन दाई ए मोस वेलकम यु मोस वेलकम राइट उदास हवाल लामाजी वेल थ्याङ्क यू सो मच वन्स अगेन र अहिले मान्छे कार्यक्रम छोटो कमर्सियल ब्रेक नगो एनीवे विल बी राइट ब्याक स्टे ट्यून्ड टु कान्तिपुर एफएम पाउनुहोस् चन्द्रमा चाहिँ गोरो अनुहार गोरो चन्द्रमा नि लजाऊ मात्र 10 रुपैयाँमा कान्तिपुर तथा युनाइटेड इत प्रस्तुति अ रेडियो रिव्यू हामी खोज्दैछौँ श्रव्य कलाकार यदि तपाईँसँग पनि श्रव्य कला छ भने हरेक मङ्गलबार साँझ 5 बजेदेखि 6 बजेसम्म प्रसारण हुने कार्यक्रम युनाइटेड म पनि केही गर्न सक्छुमा फोन गर्नुहोस् र हरेक महिना जित्नुहोस् लाइफ चेन्जिङ 12 महिनामा युनाइटेड रेडियो कान्तिपुर लिसनर्स ट्यालेन्ट अवार्ड 17 नोभेम्बरदेखि दिस नेटवर्कको च्यानल 757 प्रसारण हुँदैछ हो अमेरिकामा Kantipur Television. Whether you're in your car, at home, or at work, 96.1. Here on simply the best station of our nation, Kantipur FM 96.1. स्वागत छ फेरि तपाईँहरू सबैजनालाई राष्ट्रको सुनाइरहन्छ फ्रेस प्रेस र कार्यक्रम रिलिज अर्को न्युज रहेको छ एल्बम हजुर नेपालको प्रस्तुति पूजा एल्बमको नाम रहेको छ कसरी सोधिनु भएको छ जस्तै सपना श्री सुनिल बरदेवा बराल आदिले र अपना सङ्गीतकार हुनुहुन्छ राजु सिंह सचिन सिंह शक्ति बल्लभ न्युवाचार्य रत्नबहादुर बिरेन कुमार साक्य यसै एल्बम एउटा गीत सुन्न गएको छ यस एल्बमको टाइटल सम्झाउमा गीतमा स्व रहेको अनिल शाहीको दिने हात पाई बहानामै तीस दिन खोले रसदी मनमै ना तिमै चाहि दि समझौं सरी सम्झाउमा रुझ्ने मनलाई गायिका सपनामा सङ्गीत रहेको छ अनि साईको भने पूजा छन्को हजुर गीतकार पूजा छन्को एकल शब्द रहेको छ यस एल्बम भने यो एल्बमको टाइटल सङ्ग तपाईँले भएको सुन्नुभयो एल्बमको नाम रहेको छ कसरी सम्झौँ पूजा इन्टरटेनमेन्टको लागि म्युजिक नम्बरको प्रस्तुति रहेको छ यो एल्बम कार्यक्रम न्यू रिलिजको समय पनि अब लगभग सकिनेट पहिले जानुभन्दा अगाडि आजको लागि अन्तिम न्यू रिलिज म छोडेर जाँदैछु यो गीत रहेको छ विकल्प क्रिएसनको प्रस्तुति हजुर सङ्गीतकार विजय खालिङको एकल सङ्गीतबद्ध एल्बम सान यसै हाम्रो टङ्की स्वर्ण गरेको छु गीतमा सोरेको छ प्रसिद्ध गायिका अन्जु पन्तको गीतले भन्छ काँडे ढुङ्ग्री द्याट्स वाज कमिङ योर वे आजको हाम्रो अर्को न्यू रिलिज र यो गीतको साथसाथै मात्र सम्झौँ गाइस टाइम टेलिङ यू ऑल टेक केयर हैव फन हैव अ गुड एंड ग्रेट फ्राइडे